अब यसरी नै आउनुहोस्, तपाईँका रोजाइका गीत हामी बजाउनेछौँ। कार्यक्रम श्रोताको रोजाई हाम्रो परिस्थिति, अब हरेक दिन दिउँसो 3 बजेको युनिटी खबर पछि मात्र रेडियो युनिटी 92.2 MHz कार्यक्रम श्रोताको रोजाई हाम्रो प्रस्तुति। जोडेको नाता तोडेर गयो, पराईको घुम्टो ओढेर गयो, पराईको घुम्टो ओढेर गयो। तपाईँ सुन्दै हुनुहुन्छ सबैको साझा आवाज रेडियो युनिटी 92.2 MHz। नमस्कार नमस्कार अनि धेरै माया धेरै सम्झना। कार्यक्रम श्रोताको रोजाई हाम्रो प्रस्तुतिको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्णलाई प्राविधिक मित्र गौमती भारसँगै म कार्यक्रम प्रस्तुता भरत कैने। तपाईँले यो कार्यक्रममा हरेक दिन दिउँसो 3 बजेको युनिटी खबरपछि सुन्दै आउनुभएको छ। यस कार्यक्रममा तपाईँका रोजेका गीत तपाईँका आफ्ना मुद्दा समस्या पुर्याउने हेतबाट प्रयास हामीले गर्नेछौँ, जसका लागि तपाईँले डायल गर्नुपर्ने हुन्छ 0694 2015 डायल गरेर आयो भने हामीसँग रमाइलो कुराकानी गर्न सक्नुहुनेछ। तपाईँका रोजेका गीत तपाईँले आफ्नो आफन्तलाई सम्झना समर्पण गरेर जान सक्नुहुनेछ। के गर्दै हुनुहुन्छ उकाली ओह्राली भन्ज्याङ दौतारी गरिराख्नु भएको छ, साथमा रेडियो कार्यक्रम श्रोताको चाहिँ हाम्रो प्रस्तुति पनि सुनिराख्नु भएको छ भन्ने आशा विश्वास गरेका छौँ। कति साथीहरू साथीको जमघट बनाएर बनपाखातिर काफल खान जानु भएको होला, कति साथीहरू खेतबारीमा काम गर्दै हुनुहुन्छ होला, कति साथीहरू बिहेमा जानु भएको होला, कति साथीहरू स्कुलबाट घरमा जाँदै हुनुहुन्छ होला, कति साथीहरू आफ्नो स्टडी पनि गर्दै हुनुहुन्छ होला, कति साथीहरू गर्मीको समय छ त्यस्तै आराम पनि गर्दै हुनुहुन्छ होला भन्ने आशा विश्वास गरेका छौँ। तपाईँले डायल गर्नुपर्ने हुन्छ कार्यक्रममा सहभागिता जनाउनका लागि हाम्रो स्टुडियो नम्बर 0924 2015 कोही साथी आइसक्नु भएको छ। कार्यक्रमको सुरुवातमा म स्वागत गर्छु। हजुर नमस्कार। हेलो दाजु नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? भागेश्वरबाट प्रेम महरा भन्नुभयो। एकदम दादा, के छ प्रेमजीको हालखबर? एकदम ठिक छ हुनुहुन्छ दादा, आफ्नो जग्गा युटी परिवारको सुनाउनु। हामी पनि तपाईँको माया अनि तपाईँको साथले एकदम कुशल मङ्गलै छु है त। एकदम दादा। अनि तपाईँले के गर्नुहुन्छ प्रेमजी? मेरो पढाइ हो दादा। पढाइ कुन लेभलमा पुर्याउनु भएको छ तपाईँले आफ्नो पढाइलाई? कक्षा नौमा। एकदम दादा। कस्तो चलिरहेको छ नि तपाईँको पढाइ? एकदम ठिक चलिरहेको छ। अब पछिका दिनहरूमा पनि आफ्नो पढाइलाई एकदमै निरन्तरता दिनुहोला है त। हुन्छ, आज आउनु भएको छ कार्यक्रम श्रोता रोजाई हाम्रो प्रस्तुतिको बसाइमा आउनु भएको छ। आज तपाईँले कुन गीत रोजाइमा पार्नुहुन्छ? आँसुको अर्थ के थाहा रुहाई जानेलाई आधुनिक भागा तपाईँले रोजाइमा पार्नु भएको छ। सोही सङ्घ मार्फत तपाईँले एकजनालाई डेलिगेसन गरेर जान सक्नुहुनेछ। ओके, छुट्टिन्छु। नमस्कार, आउनुभएको थियो बागेश्वरबाट प्रेम महाराजी आउनुभएको थियो, उहाँसँग हामीले रमाइलो कुराकानी गरिसकेका छौँ। आँसुको के अर्थ के था छोडी जानेलाई भन्ने गीत छ, समधुर आधुनिक भाका उहाँले आफ्नो रोजैमा पारेर गइसक्नु भएको छ। यसरी तपाईँलाई पनि कुनै गीत सङ्गीत मन परेको छ भने तपाईँ पनि डालिदिनु होला 0994 2015। तपाईँसँग रमाइलो कुराकानी गर्नेछौँ, तपाईँको रोजाइको गीत तपाईँको आफ्नाबद्ध समक्ष पुर्याउनेछौँ र स्पेसली रुममा तपाईँले एकजनालाई डेडिकेसन गरेर जान सक्नुहुनेछ। अब भने भाग्यश्वरका साथी प्रेम महाराजीको रोजाइको गीत राख्छौँ, आँसुको अर्थ के था भन्ने समधुरसँग। एकैछिनपछि तपाईँसँग कुराकानी गर्नका लागि र तपाईँका रोजाइको गीत तपाईँका आफ्ना आफन्त समक्ष पुर्याउनका लागि उपस्थित हुने नै छौँ। पाउँदा दिने तिमले बाचा किन तोड्यौ मझधारमा छोडी बाटो अन्तै मोड्यौ साथ दिने तिमले बाचा किन तोड्यौ मझधारमा छोडी बाटो अन्तै मोड्यौ मायाको अर्थ बुझेनौ सम्झेर एक दिन रुने छौ मायाको अर्थ बुझेनौ समझेर एक दिन रोने छौ खुशी को अर्थ के था दुखाई जाने लाई खुशी को अर्थ के था दुखाई जाने लाई जोखो माया गरी हेरा धोखा पाउँदा कस्तो हुन्छ तिमलाई बानी पर्यो होला माया भन्दा तिमलाई धनै ठुलो होला घात गर्ने तिमलाई बानी पर्यो होला माया भन्दा तिमलाई धनै ठुलो होला जीवनमा धोका खाने छौ सम्झेर एक दिन रुने छौ जीवनमा धोका खाने छौ यो समुद्र सङ्गपछि पुनः पनि कार्यक्रममा स्वागत छ यदि तपाईँले भर्खरै मात्र रेडियो ट्युनिङ गर्ने मौका पाउनु भएको छ भने तपाईँ सुनिराख्नु भएको छ सबैको साझ आवाज सामुदायिक रेडियो युनिटी 92.2 MHz कार्यक्रम श्रोता रोजाई हाम्रो प्रस्तुति सुनिराख्नु भएको छ हामी आउने गर्ने गर्दछौँ हरेक दिन दिउँसो 3 बजीको युनिटी खबरपछि तपाईँहरूको माझमा आउने गर्ने गर्दछु जसका लागि तपाईँले डायल गर्नुपर्ने हुन्छ 0694 24 15 कार्यक्रम श्रोता रोजाई हाम्रो प्रस्तुति भनेको तपाईँको रोजाका गीत तपाईँका आफ्ना आफन्त समस्या पुर्याउने र तपाईँले स्पेसली रूपमा एकजनालाई डेलिगेसन गर्ने बसाई भनेको कार्यक्रम श्रोताको चाहिँ हाम्रो प्रस्तुति हो के गर्दै हुनुहुन्छ उकाली ओह्राली भन्ज्याङ चौतारी निकट विकट जो जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोला व्यस्त रहनुहोला र आफ्नो काज कामकाजमा व्यस्त हुनुहुन्छ होला भन्ने आशा विश्वास पनि गरेका छौँ र साथमा रेडियो कार्यक्रम श्रोताको चाहिँ हाम्रो प्रस्तुति सुनिराख्नु भएको छ होला भन्ने पनि विश्वास गरेका छौँ कोही साथी आइसक्नु भएको छ पुनः म स्वागत गर्छु हजुर नमस्कार दादा नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्नु भयो म नवदुर्गाबाट दिपेन्द्र हेर हो नवदुर्गाबाट हजुर नवदुर्गाको कुन ठाउँबाट वीरेन्द्र जी नवदुर्गा हो नवदुर्गाबाट वीरेन्द्र हेर भन्नुभयो दिपेन्द्र हेर दिपेन्द्र भन्नुभयो हजुर दादा अनि दिपेन्द्र जीले के गर्नुहुन्छ नि पढाइ हो भन्नु पर्यो है पढाइ कुन लेभलमा पुर्याउनु भएको छ तपाईले आफ्नो पढाइलाई कक्षा 10 पढ्नुहुन्छ कस्तो चलिरहेको छ नि तपाईँको पढाइ एकदम ठिक छ है अनि रेडियो युनिटी कतिको सुन्नुहुन्छ नि तपाईँले समयले भ्याए जति सुन्नुहुन्छ हुन्छ बिरे दिपेन्द्रजी आज आउनु भएको छ कार्यक्रम श्रोता रोजाई हाम्रो प्रस्तुतिको बसैमा आउनु भएको छ आज तपाईँले कुन गीत रोजाइमा पार्नुहुन्छ हुन्छ सोही सङ्घ मार्फत तपाईँले एकजनालाई डेलिगेसन गरेर जान सक्नुहुनेछ ओके झुटिन्छु नमस्कार आउनु भएको थियो नवदुर्गाबाट दिपेन्द्र एरजी आउनु भएको थियो उहाँसँग हामीले रमाइलो कुराकानी गरिसकेका छौँ तपाईँलाई पनि कुनै गीत सङ्गीत मन परेको छ भने तपाईँ पनि डायल गर्नुहोला 0694 24 15 तपाईँहरूको लागि खुला गरेर राखिसकेका छौँ मलाई प्रविधिबाट एकदमै सार्थक गरिराख्नु भएको छ गोमतीजीको मिलिरहेको छ भने म छु कार्यक्रम प्रस्तुता भरत कैनी तपाईँले डायल गर्नुपर्ने हुन्छ कार्यक्रममा सहभागिता जनाउनको लागि स्टुडियोको नम्बर 09640415 यहाँ कि 0694 24 15 अब भन्ने नवदुर्गाका साथी दिपेन्द्र एरजीको रोजगार गीत राख्छौँ एक किसिमपछि पुनः उपस्थित हुने नै छौँ संगा सारी चुड़ियो जीवन भेटिए न धागो कहाँ छा चंगा सारी चुड़ियो जीवन भेटिए न धागो कहाँ छा भित्र भित्र जल छा मुटु भित्र भित्र जल छा मुटु देखिए न आगो कहाँ छा भित्र भित्र जल छा मुटु देखिए न आगो कहाँ छा चंगा सारी चुड़ियो जीवन भेटिए न धागो कहाँ छा गंतव्य नै बदलेर पहिला मोडी हेरे ओ गंतव्य नै बदलेर पहिला मोडी हेरे एक फेरा टुक्रे को मन एक फेरा टुक्रे को मन फेरी जोड़ी हेरे फेरी जोड़ी हेरे अस्तु बनी उड़ो जीवन भेटिए न चीता कहाँ छा सीमा ना भो हमरो माया सीमा ना भो हमरो माया देखिए न किप्पा कहाँ छा सीमा ना भो हमरो माया देखिए न किप्पा कहाँ छा संगा सारी चुड़ियो जीवन भेटिए न धागो कहाँ छा यो समधुर आधुनिक भाकापछि पनि कार्यक्रममा स्वागत छ नवदुर्गाका साथी दिपेन्द्र एडजीले रोजैमा पार्नु भएको थियो सोही भाका तपाईँहरूको माझमा हामीले राखिसकेका छौँ तपाईँलाई पनि हाम्रो कार्यक्रममा सहभागिता जनाउने मन छ भने तपाईँ पनि डायल गर्नुहोला 0694-2015 तपाईँहरूको लागि खुला गरी राखिसकेका छौँ उताबाट गौमतीजीले सासगरी राख्नु भएको छ म यताबाट म बोलिरहेको छु भरतकै नै तपाईँले भर्खरै मात्र रेडियो खोल्ने मौका पाउनु भएको छ भने तपाईँ सुनिराख्नु भएको छ सबैको साझा वा सामुदायिक रेडियो युनिटी 92.2 MHz कार्यक्रम श्रोता क्रोजाई हाम्रो प्रस्तुति सुनिराख्नु भएको छ हामी आउने गर्ने गर्दछौँ तपाईँहरूको माझमा हरेक दिन दिउँसो 3 बजेको युनिटी खबरपछि तपाईँहरूको माझमा आउने गर्ने गर्दछु र तपाईँसँगै कुराकानी गर्ने गर्दछु पुनः पनि कोही साथी आइसक्नु भएको छ म स्वागत गर्छु हजुर नमस्कार नमस्ते नमस्कार नमस्कार हजुर कहाँ बाटो को बोल्नु भयो म पक्कै भने यता नवदुर्गको पनल खेतबाट है त लज्जालु प्रकाशजी हो हजुर दाइ पक्कै भने के छ प्रकाशजीको हालखबर हजुर दाइ एकदमै कुशल मङ्गलै छु बरु आफ्नो सुनाइसियो रेडियो युनिटीको सुनाइसियो के कसो छ हामी पनि एकदम कुशल मङ्गलै छु है त हजुर दाइ अनि के गर्नुहुन्छ तपाईँले के गर्नुहुन्छ नि तपाईँले एसी दिएर बसिरहेको छौँ त्यतिकै भनौँ एसी दिएर घरमै बसिराख्नु भएको छ हजुर दाइ हुन्छ आज आउनु भएको छ कार्यक्रम श्रोता रोजाइ हाम्रो प्रस्तुतिको बसैमा आउनु भएको छ प्रकाशजी आज तपाईँले कुन गीत रोजाइमा पार्नुहुन्छ हजुर दाइ म हल्का गाउन सक्छु हुन्छ गर्नु सुरु धड़कन एउटा दुईटा हो मुटु मनले भन्छ कहिले नि छुटाम, बरु दिन बिताउला साथी बनेर, म त मन दुखाउन तिमीले नि मन नदुखाऊ, हामी एक अर्काको बहिनौ भनेर, दुईटा हो मुटु मनले भन्छ कहिले नि छुटाम, बरु दिन बिताउला साथी बनेर, म त मन दुखाउन तिमीले नि मन नदुखाऊ, हामी एक अर्काको बहिनौ भनेर, तिमीले नि मन नदुखाऊ मैले मन दुखाउँदिन हामी एक अर्काको भएनौ भनेर है। हजुर दाइ हुन्छ नदुखाउनु होला है त। हुन्छ हुन्छ, अब कार्यक्रमबाट छुटिनु पर्ने हुन्छ, एकजनालाई तपाईँले डेलिगेसन गरेर जान सक्नुहुनेछ। उता अझै मेरो साथी मनिषा एजीलाई आइमिस्यू भन्दै बिदाउँछु बाबा। ओके छुट्टिन्छु, नमस्कार। आउनुभएको थियो नवदुर्गाबाट प्रकाश विष्टजी, आउनुभएको थियो, उहाँसँग पनि हामीले रमाइलो कुराकानी गरिसकेका छौँ र उहाँले आफ्नो रोजेको गीत आफ्नो रोजेमा पारेर गइसक्नु भएको छ। तपाईँलाई पनि कुनै गीत सङ्गीत मन परेको छ भने तपाईँ पनि डायल गर्नुहोस् 0694204215 तपाईँहरूको लागि खुला गरिराखिसकेका छौँ। तपाईँले धेरै मन परेको छ कुनै गीत सङ्गीत, तपाईँले सुन्न भ्याउनु भएको छैन भने चाहिँ तपाईँ गीतको बोल लिएर आउनुहोस्, अनि यताबाट हामीले तपाईँहरूको माझमा र तपाईँका आफ्ना पन्तको माझमा हामीले यताबाट तपाईँको रोजाइको सङ्ग पुर्याउने हामी यताबाट प्रयास गरिरहेका छौँ। अब भने नवदुर्गाका साथी प्रकाश विष्टजीको रोजक गीत राख्छौँ, एकैछिनपछि पुनः उपस्थित हुने नै छौँ। मत मना दुखाउना तिमीले नि मना दुखाऊ, हामी एक अर्काको भइनौ भनेर, मत मना दुखाउना तिमीले नि मना दुखाऊ, हामी एक अर्काको भइनौ भनेर, यस्तै ठीक छ जस्तो छ हामी छ दुखाउ, बरु दिन बिताउला साथी भनेर म त मन दुखाउन तिमीले मन नदुखाऊ हामी एक अर्काको भैनौँ भनेर एकदम पुरानो लोकधुरी भाग एकदमै समधुर सङ्ग रहेको थियो, एकदमै सबैले मन पराउने सङ्ग रजुमा पार्नुभएको थियो नवदुर्गाका साथी प्रकाश विष्टजीले आफ्नो रजुमा पारेर जानुभएको थियो। तपाईँलाई पनि कुनै गीत सङ्गीत धेरै मन परेको छ, तपाईँले एकदमै चुज गर्नुभएको छ, तपाईँले सुन्न भ्याउनु भएको छैन भने तपाईँ पनि डायल गर्नुहोला 0964204015। तपाईँले जुनसुकै भाका पनि रजुमा पार्न सक्नुहुनेछ। तपाईँलाई हिन्दी गीत मनपर्छ, लोकधोरी भाका मनपर्छ, आधुनिक भाका मनपर्छ, त्यसै गरी पप, तपाईँलाई आजभरिको एकदमै फास्ट सङ्ग डिजी सङ्ग मनपर्छ, जुनसुकै गीत पनि मनपर्छ नि तपाईँले डायल गर्नुपर्ने हुन्छ। हाम्रो स्टुडियोको नम्बर 0964204015 भएर आयो भने तपाईँसँग रमाइलो कुराकानी गर्नेछौँ र तपाईँको रोजगार गीत तपाईँको आफ्ना आफन्त समक्ष पुर्याउने हामी यताबाट प्रयास गर्नेछौँ। कोही साथी आइसक्नु भएको छ, म स्वागत गर्छु। हजुर नमस्कार। हजुर भाइ नमस्ते, गुड आफ्टरनुन। नमस्कार एन्ड गुड आफ्टरनुन, कहाँबाट को बोल्नु भयो? मान बहादुर जी, के छ तपाईँको खबर? एकदम ठिक छ भन्नुपर्छ है। तपाईँले गर्दा रेडियो युनिटी एफएमको हालखबर के छ? हामी पनि एकदमै तपाईँको माया अनि तपाईँको अपर साथले हामीहरू पनि एकदम कुशल मङ्गलै छौँ है त मान बहादुरजी। हजुर हजुर। अनि के गर्दै हुनुहुन्थ्यो यति बेला? यतिखेर त म घरै बसिरहेको छु भन्नुपर्छ है, तर बिहेमा चाहिँ यतिखेर कल गर्दैछु, फोन लागिहाल्यो भन्नुपर्छ। घरमै बसिराख्नु भएको छ? हजुर हजुर। अनि तपाईँको त्रिकाफल पाइन्छ कि पाइँदैन मान बहादुरजी? हजुर हजुर। काफल पाइन्छ कि नै पाइँदैन तपाईँको छपालीतिर? काफल पाउँछ भन्नुपर्छ, काफल पाकिसकेका छन्, खाने माउको पुरा छन्। अब यसो माउको मिलेर जानु पर्ला माथितिर, अलिक घरभन्दा अलिक माथि उकालो चढ्नुपर्छ भन्नुपर्छ। हुन्छ, तपाईँ डन्डेलधुरा आयो भने हाम्रो लागि पनि ल्याउनु होला है त? हजुर, यहाँबाट मेल गरिदिने, म्यासेज गर्ने भएको चाहिँ हुन्छु, अब त्यसो गर्न मिल्दैन, कहिले काहीँ माउका परेपछि तपाईँकै स्थितिमा आएर सोध हुन जानुपर्छ। ओके हुन्छ, ल्याउनु होला, तपाईँलाई धन्यवाद छ ल्याउ भने। अनि तपाईँले आज कार्यक्रम श्रोताको रोजै हाम्रो प्रस्तुतिको बसैमा आउनु भएको छ, आज तपाईँ कुन गीत रोजैमा पार्नुहुन्छ? आज लालबहादुर धामीको टोटीकी छोरी टी असम लैजाउनु भयो है? हुन्छ, एकदमै रोमान्टिक सङ्ग, एकदमै समधुर देउडा भाका तपाईँले रोजैमा पार्नु भएको छ। तपाईँले एकजनालाई डेडिकेसन गर्नु पर्दाखेरि कसले गर्नुहुन्छ नि? आज चाहिँ उता ज्योति साथसाथी ईश्वर थापा विद्यार्थीलाई अहिले छु भन्दै छुट्टिन्छु, नमस्कार। ओके छुट्टिन्छु, नमस्कार। आउनुभएको थियो डोटीबाट मान बहादुर रोकायाजी, आउनुभएको थियो, उहाँसँग पनि रमाइलो कुराकानी गरिसकेका छौँ। उहाँले आफ्नो रोजेको गेटा आफ्नो रोजेमा पारेर गइसक्नु भएको छ। अछामी बड्डो लालबहादुर धामीको अछामा लैजान्छु डोटीकी छोरेठी भन्ने गीत रोजाइमा पार्नु भएको छ। यसरी तपाईँलाई धेरै गीत सङ्गीत तपाईँलाई मनपर्न सक्छ, कुनै गीत सङ्गीत पनि तपाईँ डायल गर्नुहोला 0964204015 भएर आयो भने तपाईँले आफूलाई मन परेको गीत सङ्गीत तपाईँले आफ्नो आफन्तलाई सुनाउन सक्नुहुनेछ र स्पेसली रूममा एकजनालाई डेलिकेसन गरेर जान सक्नुहुनेछ। अब भने डोटीका साथी मान बहादुर रोकायाजीको रोजाइको गीत राख्छु, डोटी कि छोरीटी असामलाई जाँदो भाया। एकैछिनपछि पुनः उपस्थित हुनेछौँ। अछाम जाँदैन अछामी हरामी हुन्छन् डोटीकी छोरीटियासम्म लैजाँदो भया यस्तै यस्तै एकदमै भा दोहोरी चलिरहेको थियो कलाकार मित्रहरूको के गर्ने त विषयमा बोल्नुपर्ने हुन्छ तपाईँसँग कुराकानी गर्नका लागि र तपाईँका रोजाका गीत तपाईँका आफ्ना आफन्त समस्या पुर्याउनका लागि पनि विषयमा बोल्नुपर्ने हुन्छ के गर्ने एकदमै दोहोरी चलिरहेको थियो अछामी बड्डो र अनि त्यसपछि डोटीकी छोरीटी बिचको एकदमै थियो कुराकानी चलिरहेको थियो दोहोरीमा दोहोरी मार्फत अब तपाईँले पनि डायल गर्नुपर्ने हुन्छ हाम्रो स्टुडियोको नम्बर 0964204215 तपाईँले डायल गर्यो भने तपाईँसँग रमाइलो कुराकानी गर्न सक्छौँ र तपाईँको रोजाइको भाका तपाईँको आफ्नो आफन्त समस्या पुर्याउने यताबाट हामीले प्रयास गरिरहेका छौँ तपाईँले भर्खरै मात्र रेडियो खोल्ने मौका पाउनुभयो आफ्नो कामकाजमा व्यस्त हुनुहुन्थ्यो भने तपाईँ सुनिराख्नु भएको छ सबैको साझा वा सामुदायिक रेडियो युनिटी 92.2 MHz कार्यक्रम हरेक दिन तिन बजेको युनिटी कभरपछि तपाईँहरूको माझमा आउने कार्यक्रम श्रोताको चाहिँ हाम्रो प्रस्तुतिको बसाइमा छौँ कोही साथी आइसक्नु भएको छ म स्वागत गर्छु हजुर नमस्कार नमस्कार हजुर कहाँबाट बोल्नु भयो अशुल्पबाट प्रेम बुढाएर भन्नुभयो के छ प्रेमजीको हाल खबर हाम्रो पनि एकदम ठिकै छ हामी पनि एकदमै तपाईँको माया अनि अपार साथले कुशल मङ्गलै छु भन्नुपर्छ प्रेमजी है अनि के गर्दै हुनुहुन्थ्यो यति बेला हाम्रो प्रेमजीले कार्यक्रम सुन्दै भैँसाको गोठालो हुनुहुन्छ है कतिजना हुनुहुन्छ नि तपाईँ एक्लै हुनुहुन्छ या साथीहरू पनि छन् साथीहरूसँग एकदमै रमाइलो भइरहेको छ त्यसो भए अनि उसो त पढाइ गर्नुहुन्छ होला है प्रेमजी कति क्लासमा पढ्नुहुन्छ नि तपाईँ कक्षा नौमा पढ्नुहुन्छ पढाइ त राम्रै होला हुन्छ, आज आउनु भएको छ कार्यक्रम श्रोता रोजाई हाम्रो प्रस्तुतिको बसैमा आउनु भएको छ। आज तपाईँले कुन गीत रोजाईमा पार्नुहुन्छ? जति बेलै नपुग्ने पैसाका तरो बुढेसकालमा किन आउँछ पैसाका तरो है? एकदमै रमाइलो सङ्ग, रोमान्टिक सङ्ग रोजाईमा पार्नुभयो प्रेमजी, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहे। अब अन्तिममा तपाईँले एकजनालाई डेलिगेसन गरेर जान सक्नुहुनेछ। ओके, छुटिन्छु, नमस्कार। आउनुभएको थियो अश्रुपबाट प्रेम बुढारजी, आउनुभएको थियो उहाँले। जति भेलै नपुग्ने पैसाका तरो बुढेसकालमा किन आउँछ पैसाका तरो भन्ने गीत रोजैमा पारेर गइसक्नु भएको छ। एकदमै रोमान्टिक सङ्ग, एकदमै सबैलाई मनपर्ने सङ्ग, रोजैमा पारेर गइसक्नु भएको छ। अब उहाँसँगै हामीले पनि कार्यक्रमबाट छुटिनुपर्छ भनिराख्नु भएको छ उताबाट गौमतीजीले। अब अहिलेको लागि हामीले छुट्टिनुपर्ने हुन्छ, कार्यक्रमको निर्धारित समय सिद्धिन आँटेको छ भन्दै हुनुहुन्छ। 3:51 गइसक्यो, तपाईँसँग कुराकानी गर्ने भनेको समय पनि हाम्रो यति नै हो। अहिलेसम्म तपाईँले रेडियो सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँले कार्यक्रममा फोन लगाउँदै हुनुहुन्थ्यो, आजको बसैमा लागेन, भोलिको बसैमा तपाईँको फोन अवश्य लाग्नेछ, आश गरेर बस्नुहोला। अनि आज कार्यक्रममा सहभागिता जनाउने साथीहरूले भोलि कार्यक्रम सुनेर साथ दिनुहोला, नयाँभन्दा नयाँ साथीहरूलाई पालो दिनुहोला। अनि कार्यक्रममा सहभागिता जनाउने श्रोताहरूलाई म सरस्वती सम्झन चाहन्छु। भागेश्वरबाट प्रेम महाराजी आउनुभएको थियो, नवदुर्गाबाट दिपेन्द्र एरजी आउनुभएको थियो, नवदुर्गाबाट नै प्रकाश विष्टजी आउनुभएको थियो, डोटीबाट मानबहादुर रोकायाजी आउनुभएको थियो, अश्रुपबाट प्रेम बुढाहरजी आउनुभएको थियो। तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अन्तिममा धन्यवाद दिनुपर्ने हुन्छ यति बेलासम्म तपाईँको रोजाका गीत बजाएर साथ सहयोग गरिदिनु भयो, अनि हाम्रो आवाज र तपाईँको आवाज रेडियो सेट, मोबाइल सेट र इन्टरनेटमा हाम्रो आवाज पुर्याउनमा सहयोग गरिदिनु भयो प्राविधिक मित्र गौमती भाटलाई पनि धेरै धेरै धन्यवाद दिँदै अनि म कार्यक्रम प्रस्तुतता भरत कनी बिदा हुन्छु। नमस्कार। साथी भाइका लागि कति ठाउँमा इज्जत फाले लाल बहादुर जी, साथी भाइका लागि कति ठाउँमा इज्जत फाले खुम्जल बिम्जल लाल बहादुर सक्या पछि लाल बुढेसकालमा केलाई आउँछ पैसा कातरो कातरो बुढेसकालमा केलाई आउँछ पैसा कातरो जति बेलै नपुग्ने पैसा कातरो जति बेलै नपुग्ने पैसा कातरो आज भोलाका जमानामे आफ्ना पक्ष आज भोलाका जमानामे आफ्ना पक्ष जोइन पैसा भया सबै आफ्ना पैसा नभ्याएको नै बुढेस गाडमा केले आउँछ पैसा कातरो कातरो बुढेस गाडमा केले आउँछ पैसा कातरो ए जति भेलै नपुग्ने पैसो कातरो ए जति भेलै नपुग्ने पैसो कातरो ओहो पैसो कातरो बाख्रा बेची बल्ल ल्याए बल्ल बेची भैँसा बाख्रा बेची बल्ल ल्याए बल्ल बेची भैँसा जे गरे नि नपुग्ने आयो कस्तो चिज हो पैसा कस्तो चिज हो पैसा बुढेस कालमा केलाई आउँछ पैसा कातरो कातरो बुढेस कालमा केलाई आउँछ पैसा कातरो जति बेलै नपुग्ने पैसा कातरो जति बेलै नपुग्ने पैसा कातरो ओहो पैसा कातरो दाजुभाइको सम्बन्धलाई टुटाउने नि पैसा पैसा दाजुभाइको सम्बन्धलाई टुटाउने नि पैसा बिग्रिएका सम्बन्धलाई जुटाउने नि पैसा बुढेस गाडमा केलाई आउँछ पैसा कातरो कातरो बुढेस गाडमा केलाई आउँछ पैसा कातरो ए जति भ्यालै नपुग्ने पैसो कातरो ए जति भ्यालै नपुग्ने पैसो कातरो ओहो पैसो करो